तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा होस् अजम्बरी माया, लैला र मजनु बनोस् अजम्बरी माया, सदैव अमर रहोस् अजम्बरी माया, लैला र मजनु बनोस् अजम्बरी माया, स्पर्श त्यो आँचल भित्र सदा मौलिएर, स्पर्श त्यो आँचल भित्र सदा मौलिएर, सर्वोच्च शिखर चुमोस् अजम्बरी माया, सदैव अमर रहोस् अजम्बरी माया। न्यानो त्यो बात्लस्यता अनुयायी केवल, न्यानो त्यो बात्लस्यता अनुयायी केवल, मनमोहक बहार थपोस् अजम्बरी माया, सदैव अमर रहोस् अजम्बरी माया। हजारौँले गुणगान गाउन् त्यो युगल जोडीको, हजारौँले गुणगान गाउन् त्यो युगल जोडीको, फेरि जिउने गरी मरोस् अजम्बरी माया, सदैव अमर रहोस् अजम्बरी माया। म प्रीतको गजल लेख्ने एउटा निर्दोष कलम हुँ, म प्रीतको गजल लेख्ने एउटा निर्दोष कलम हुँ, कदापि यो नटुटोस् अजम्बरी माया, सदैव अमर रहोस् अजम्बरी माया, लैला र मजनु बनोस् अजम्बरी माया। नमस्कार, यिनै सुन्दर शब्द लहरी गजलांश सँगसँगै रेडियो हाम्रो संसार र पिएनएन रेडियोको साप्ताहिक प्रस्तुति गजल संसारको प्रखाइमा रहनुभएका सम्पूर्ण गजल अनुरागी, गजल पारखी साथै अनलाइन रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण मनहरूप्रति हार्दिक स्वागत गर्दछु। प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ अनलाइन रेडियोको कार्यक्रम गजल संसार। 2069 मङ्सिर महिनाको आज 11 गते आज पनि सराझै तपाईँले नै लेखी प्रेषित गर्नुभएका शब्दहरू समेट्न आइसकेकी छु म यही कार्यक्रम सञ्चालिका शान्ति पाक्सिन, र मलाई प्रविधि संयोजनमा साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले। रेडियो हाम्रो संसार र यो पिएनएन रेडियो तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ, र त्यसको लागि तपाईँले लगन गर्नुपर्नेछ www.radiohamrosansar.com www.pnnradio.com। यदि तपाईँले यो कार्यक्रमको रेकर्ड पुनः सुन्न चाहनुहुन्छ भने, तपाईँले आफ्नो साथीभाइलाई पनि सुनाउन चाहनुहुन्छ भने, तपाईँले लगन गर्नुपर्नेछ www.chisapani.nepalblogspot.com www.mohanbihani.blogspot.com www.nqkhabar.com र युट्युबमा गएर पनि सुन्न सक्नुहुनेछ। साथै तपाईँले यस कार्यक्रमलाई डाउनलोड पनि गर्न सक्नुहुनेछ। यो जानकारी सँगसँगै आज पनि तपाईँले नै कोरेर मेल गरी प्रेषित गर्नुभएका थुप्रै थुप्रै गजलहरू मेरो हातमा रहेको छ, र गएको हप्ता पनि मैले सबै गर्न नसकेका गजलहरू आज मेरो साथमा रहेको छ। गजल सँगसँगै केही साङ्गीतिक आवाजले सजिएका गजलहरू पनि लिएर आएकी छु। आशा छ तपाईँले पनि मेरो साथमा बसेर मलाई साथ दिनुहुनेछ भन्ने दृढ सङ्कल्पका साथ आजको यस कार्यक्रमको ढोका उगार्न चाहन्छु। सुरुमा मैले सवार गरेको गजल थियो आसाम कालिका स्थान स्थायी निवासी साहित्य अनुरागी मिलन विष्टजीको गजल। अहिलेको एक नव जल्दो बल्दो गजलकार पनि हुनुहुन्छ, र उहाँका गजलहरू तपाईँहरूले धेरै रेडियोहरूका कार्यक्रममा पनि सुन्न सक्नुहुनेछ। उहाँका गजलको बारेमा भन्नुपर्दा माया प्रेमका कसिला शब्दहरूले भरिएको छ, र गजल साँच्चै नै भन्नुपर्दा एकदमै राम्रो बनेको छ। गजल भनेकै माया र प्रेमको बारेमा लेख्ने एक विधा हो। गजलमा दुई प्रेमी प्रेमिकाको बारेमा वर्णन गरेर लेखिन्छ, तर आजभोलि गजल हरेक कथावस्तुलाई समेटेर हरेक विधामा लेख्ने गरेको हामीले देखेका छौँ र पढि पनि रहेका छौँ। विष्टको गजल जस्तै अरू पनि गजलहरू रहेको छ मेरो हातमा, तर बाँकी गजल साभार गर्नुभन्दा अगाडि यो एउटा साङ्गीतिक आवाजले सजिएको गजल तपाईँहरूमा जोड्न चाहन्छु। यो गजल लेख्नु भएको थियो नमराज बुढा नवीन उदासी, जो अहिलेको गजलकार हुनुहुन्छ। सङ्गीत भर्नुभएको छ राजेश थापाले, भने स्वर यसमा दिनुभएको छ दीपक लिम्बुले। वसन्तमाई उजाडी गयो मन परेको फुल झर्दाखेरि, हेर्नै सकिन तिम्रो दिलमा पराएको सिन्दूर पर्दाखेरि। हजुर, यही साङ्गीतिक गजल रहेको छ। बसंतमय उजाड़ी गए, बसंतमय उजाड़ी गए, मन पार को फूल झरदा खेरी हेर नहीं सकी न तिम्रो शिरमा पराई को सिंदूर पर्दा खेरी पराई को सिंदूर पर्दा खेरी जीवन को गोरेटो मा तिम्रो मेरो एउटै थियो यात्रा जीवन को गोरेटो मा तिम्रो मेरो छोड़ी गयो दो बाटो ठेस लागी लड़दा खेरी ठेस लागी लड़दा खेरी छ न प्यास छ जागर सबै गल्दै छ न भोक छ न प्यास छ जागर सबै गल्दै छ मनको खुशी सारा रित्याएर तिमीलाई भर्दा खेरी हातमा तरबार हुन सक्छ मलाई ढलाउने विचार हुन सक्छ उसको हातमा तरबार हुन सक्छ मलाई ढलाउने विचार हुन सक्छ एउटा पार्टीको झण्डा बोकेर आमा एउटा पार्टीको झण्डा बोकेर आमा भाइ भाइको काटमार हुन सक्छ उसको हातमा तरबार हुन सक्छ दोषी पत्रकार नै ठान्नु पर्यो कि त दोषी पत्रकार नै ठान्नु पर्यो कि त अखबार होइन सरकार हुन सक्छ उसको हातमा तरबार हुन सक्छ सुख शान्ति चयन नभए अझै, सुख शान्ति चयन नभए अझै पक्कै क्रान्ति बारम्बार हुन सक्छ, उसको हातमा तरबार हुन सक्छ। समय आउने छ तपाई हेर्दै जानुहोला, समय आउने छ तपाई हेर्दै जानुहोला, मोहन अवश्य गजलकार हुन सक्छ, उसको हातमा तरबार हुन सक्छ, मलाई ढलाउने विचार हुन सक्छ। हजुर, यो साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो साहित्य अनुरागी मोहन रावल अनमोल अस्तुजीको गजल। उहाँ पनि आसामकै स्रष्टा हुनुहुन्छ, आसाम बान्ना टोली स्थानीय निवासी रावलजीको गजलमा बुलन्द छ र समय अनुकूल बनेको छ उहाँको गजल। उहाँले गजल लेखेर प्रेस गर्नुभएको छ र उहाँका जुन गजलमा तखलुस पनि राखेर लेख्नुभएको यो गजल वास्तवमै मलाई पनि धेरै मन परेको छ। मोहनजी, तपाईँको मक्तामा भने जस्तै समय आउने छ तपाईँ हेर्दै जानुहोला, मोहन अवश्य गजलकार हुन सक्छ, अवश्य पनि तपाईँ हुन सक्छ होइन, तपाईँ पनि नव जल्द बल्द गजलकार नै हुनुहुन्छ नि होइन र। हार्दिक धन्यवाद रावलजी यति सुन्दर गजल लेखेर प्रेस गर्नुभएकोमा। यस्तै मेरो हातमा फेरि पनि अर्को गजल परेको छ, यो गजल लेखेर प्रेस गर्नुभएको छ रामे छाप चिसा पानी छ र स्थानीय निवासी साहित्य अनुरागी राम शरण श्रेष्ठजीले। तिमी थियो जता सहर थियो उतै, मेरो सपना अनि रहर थियो उतै, तिमी थियो जता सहर थियो उतै, मेरो सपना अनि रहर थियो उतै। हजुर, यस्तै शब्दहरूले भरिएको छ उहाँका गजलका शेरहरू। राम शरण श्रेष्ठजीको बारेमा भन्नुपर्दा उहाँ एक गजलकार मात्र नभई उहाँ एक सङ्गीतकार पनि हुनुहुन्छ। उहाँको आफ्नै छुट्टै एउटा ब्लग पनि छ चिसा पानी नेपाल, जहाँ तपाईँले प्रत्येक हप्ता गजलकार यस गजलकार कार्यक्रमको रेकर्डहरू सुन्न र डाउनलोड पनि गर्न सक्नुहुनेछ। मलाई लाग्छ तपाईँले सुनिरहनु भएको छ चिसा पानी नेपाल blogspot.com गएर। रामजीको गजल पछि म तपाईँहरूमा फेरि पनि अर्को साङ्गीतिक आवाजले सजिएको गजल जोड्नेछु र यो साङ्गीतिक गजल रामजीले रेडियो सुनेर बस्नुभएका सम्पूर्ण मनहरूप्रति सम्पूर्ण साहित्य अनुरागीप्रति सुनाउन चाहन्छु भनेर पनि उहाँले भन्नुभएको छ। हौसला बुलन्द भइदिन्छ तिमी आउँदा, सुनमा सुगन्ध भइदिन्छ तिमी आउँदा। हजुर, यही साङ्गीतिक आवाज यहाँहरू माझ राख्नेछु। अहिलेलाई भने यो शरणजीको गजल। तिमी थियो जता सहर थियो उतै, मेरो सपना अनि रहर थियो उतै, तिमी थियो जता सहर थियो उतै, मेरो सपना अनि रहर थियो उतै। हैसियतको ठुलो पर्खाल पारी तिमी, हैसियतको ठुलो पर्खाल पारी तिमी, नाक्न सकिन खुसी प्रहर थियो उतै, तिमी थियो जता सहर थियो उतै। तिम्रो समाजले सानो देख्यो मलाई, तिम्रो समाजले सानो देख्यो मलाई, सबै हुन्न बराबरी ठहर थियो उतै, तिमी थियो जता सहर थियो उतै। बिर्स्यौ तिमीले पनि ठानी सानै मान्छे, बिर्स्यौ तिमीले पनि ठानी सानै मान्छे, लाग्थ्यो खुसी सारा बहर थियो उतै, तिमी थियो जता सहर थियो उतै। रगत तिम्रो मेरो एकै थियो हेर, रगत तिम्रो मेरो एकै थियो हेर, छिछि यता किन लहर थियो उतै, तिमी थियो जता सहर थियो उतै। कालै आएछ र माया लाएँ मैले, कालै आएछ र माया लाएँ मैले, लाग्छ मृत्यु मेरो जहर थियो उतै, तिमी थियो जता सहर थियो उतै, मेरो सपना अनि रहर थियो उतै। बुलन्द भइदिन्छ तिमी आउँदा, हौसला बुलन्द भइदिन्छ तिमी आउँदा, सुनमा सुगन्ध, सुनमा सुगन्ध, सुनमा सुगन्ध भइदिन्छ तिमी आउँदा। Thank you. कति सासै रोकिन्छ कतिको मूर्ख पर्छन् कति सासै रोकिन्छ कतिको मूर्ख पर्छन् कति धड़कन धड़कन धड़कन धड़कन धड़कन बंद भैदिन्छ तिमी आउँदा धड़कन बंद भैदिन्छ तिमी आउँदा नसाको माथि ढलेको छु आज प्रिय पीडाको रातले जलेको छु आज प्रिय नसाको माथि ढलेको छु आज प्रिय पीडाको रातले जलेको छु आज प्रिय समय खुसीले कोमल तिम्रा हातहरू समय खुसीले कोमल तिम्रा हातहरू नसुक्ने दुबो झै फलेको छु आज प्रिय नसाको मातले ढलेको छु आज प्रिय देखाई सपना नाना थरीसँगै जिउने देखाई सपना नाना थरीसँगै जिउने बिछोडी पीडाले गलेको छु आज प्रिय नसाको मातले ढलेको छु आज प्रिय नसक्दा तिमी बिना बाँच्न म एक पल नसक्दा तिमी बिना बाँच्न म एक पल तस्बिर हेरेर तिम्रै चलेको छु आज प्रिय नसाको मातले ढलेको छु आज प्रिय उनको बनी पाइन सँगै जीवन बिताउन उनको बनी पाइन सँगै जीवन बिताउन चिताको आगोमा बलेको छु आज प्रिय नसाको मातले ढलेको छु आज प्रिय पीडाको रातले जलेको छु आज प्रिय पुनः स्वागत गर्दछु अहिले तपाईँ सुन्दै हुनुहुन्छ गजल संसार अनलाइन रेडियो हाम्रो संसारमा यो साङ्गीतिक आवाज पश्चात सावर गरेको गजल थियो गोकुलेश्वर बैतडी स्थायी निवासीका स्रष्टा हरि सिंह मुस्कानजीको गजल मुस्कानजीको गजलमा आफ्नो प्रेमसँगको बिछोडका शब्दहरू पोख्नु भएको छ भने र जुन सपना उहाँलाई देखाउनु भएको छ देखाई सपना नाना थरी सँगै जिउने बिछोडी पीडाले गलेको छु आज प्रिय हजुर यस्तै शब्दहरू रहेको छ धेरै मार्मिक गजल लेखेर प्रेषित गर्नुभएको छ उहाँ यति राम्रो र सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु हरिजी प्रति यसरी नै गजल संसारमा आफ्नो सहभागिता भने जनाउँदै गर्नुहोला भन्दै मेरो हातमा अर्को गजल परेको छ। यो गजल लेखेर पेश गर्नुभएको छ कोमल भट्टाजीले। उहाँ पनि यस कार्यक्रमको नियमित श्रोता हुनुहुन्छ र उहाँका गजलहरू धेरै गजलकारहरूले पनि मन पराएको कुरा मैले पाएकी छु र आशा छ तपाईँले पनि मन पराउनु हुनेछ। सुन्नुहोस् है त भट्टाजीको गजलांश शब्द शेरहरू। हराएको प्रीतलाई बल्झाउन खोजे, चुडिएको मालालाई अल्झाउन खोजे। हराएको प्रीतलाई बल्झाउन खोजे, चुडिएको मालालाई अल्झाउन खोजे। पुराना ती यादलाई कोट्याएर फेरि, पुराना ती यादलाई कोट्याएर फेरि। बिर्सिएको अतीतलाई सम्झाउन खोजे, हराएको प्रीतलाई बल्झाउन खोजे। धेरै वर्ष नभेटेर टाढा हुँदा मन, धेरै वर्ष नभेटेर टाढा हुँदा मन। गुमाएको आशालाई ब्युझाउन खोजे, हराएको प्रीतलाई बल्झाउन खोजे। नङ्ग्रा मासु जस्तो माया बादलुले ढाक्दा, नङ्ग्रा मासु जस्तो माया बादलुले ढाक्दा। विगतका भुलहरू सिद्ध्याउन खोजे, हराएको प्रीतलाई बल्झाउन खोजे। कुरा काट्ने नाना भाती लगाएर चुक्ली, कुरा काट्ने नाना भाती लगाएर चुक्ली। लत्याएर सबै कुरा खिज्याउन खोजे, हराएको प्रीतलाई बल्झाउन खोजे। चुडिएको मालालाई अल्झाउन खोजे। काठमाडौँ नैकापका स्थानीय निवासी साहित्य अनुरागी कोमल भट्टाजीको गजल सागर गरेकी थिए। उहाँले यो गजल हाल न्युयोर्कदेखि लेखेर प्रेषित गर्नुभएको थियो। हराएको प्रीतलाई बल्झाउन खोजे, चुडिएको मालालाई अल्झाउन खोजे। हजुर, यस्तै सुन्दर शब्दले भरिएको गजल लेखेर प्रेषित गर्नुभएको थियो उहाँले। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा कोमल भट्टाजी प्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र अब भने फेरि पनि तपाईँहरूमा एउटा साङ्गीतिक आवाजले सजिएको गजल सुनाउने छु, जुन गजल लेख्नु भएको छ रवि परञ्जलले र सङ्गीत भर्नुभएको छ यसमा सागर न्युपानेले। भने स्वर रहेको छ सजल न्युपानेको। नखुलेको आकाश खुलेर आयो, उसाएर यो बाटो भुलेर आयो। नखुलेको आकाश खुलेर आयो। नखुलेको आकाश खुलेर आयो, नखुलेको आकाश खुलेर आयो। उषाएर यो बाटो भुलेर आयो, उषाएर यो बाटो भुलेर आयो। नखुलेको आकाश खुलेर आयो। झर्यो त के भो त्यो जुही रजाई, झर्यो त के भो त्यो जुही रजाई, झर्यो त के भो त्यो जुही रजाई, झर्यो त के भो त्यो जुही रजाई। यो पलास मनमा फुलेर आयो, यो पलास मनमा फुलेर आयो। नखुलेको आकाश खुलेर आयो। न त डुब्न सक्नु, न तर्न सक्नु, न त डुब्न सक्नु। न तर्न सक्नु न त डुब्न सक्नु न तर्न सक्नु न त डुब्न सक्नु यो भेल कस्तो हो उलेर आयो यो भेल कस्तो हो उलेर आयो न खुलेको आकाश खुलेर आयो पीडा भुलाउन उठाए प्याला प्याला पीडा भुलाउन उठाए प्याला पीडा भुलाउन उठाए प्याला पीडा भुलाउन उठाए प्याला यो प्याला मासु घुलेर आयो मासु घुलेर आयो न खुलेको आकाश खुलेर आयो ऊ सायद यो बाटो भुलेर आयो ऊ सायद यो बाटो भुलेर आयो न खुलेको आकाश खुलेर आयो तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार समाचार सूचना र मनोरञ्जनको संसार यो हो अनलाइन रेडियो हाम्रो संसार लग अन गर्नुहोस् www.radiohamrosansar.com निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार सुन साना रात हुन्छ अनि बन्छ गजल इशारामा बात हुन्छ अनि बन्छ गजल सुन साना रात हुन्छ अनि बन्छ गजल इशारामा बात हुन्छ अनि बन्छ गजल आउँछु पक्कै आउँछु भन्दै ढाटेर जब आउँछु पक्कै आउँछु भन्दै ढाटेर जब विश्वासमा घात हुन्छ अनि बन्छ गजल सुन साना रात हुन्छ अनि बन्छ गजल एक्लै हुँदा उनकै यादमा सम्झी सम्झी पिउँदा एक्लै हुँदा उनकै यादमा सम्झी सम्झी पिउँदा शराबको माता हुन्छ अनि बन्छ गजल सुनसान रात हुन्छ अनि बन्छ गजल फेरि रहँदा कोल्टे जब सिरानीमा उही फेरि रहँदा कोल्टे जब सिरानीमा उही पियारीको हात हुन्छ अनि बन्छ गजल सुनसान रात हुन्छ अनि बन्छ गजल इशारामा बात हुन्छ अनि बन्छ गजल यो साङ्गीतिक आवाज पसार सावार गरेको गजल थियो कल्लरी धादिङ स्थानीय निवासी साहित्य अनुरागी ईश्वर साहीजीको गजल उहाँले हाल दोहा कतारदेखि लेखेर प्रस्तुत गर्नुभएको थियो साहित्यको यो कार्यक्रममा पनि उहाँले साहित्यजी पनि यो कार्यक्रमको नियमित श्रोता हुनुहुन्छ साहित्यजीले भने जस्तै गजल सुनसान रातमा पनि बन्न सक्छ र इशाराको बातमा पनि गजल बन्न सक्छ यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा ईश्वरजी प्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु र समयको ख्याल राख्दै म फटाफट अर्को गजल उठाउँदछु यो गजल पश्चात फेरि पनि तपाईँहरूमा अर्को साङ्गीतिक आवाजले सजिएको गजल राख्नेछु के भयो र एउटा साथ छुट्यो छुट्न दिए मन भन्नु सिसा नहो फुट्यो फुट्न दिए हजुर यही साङ्गीतिक आवाज जोड्नेछु र अहिले सावर गर्न लागेको गजल रहेको छ दोलखा स्थानीय निवासी साहित्य अनुरागी रोशन खड्काजीको गजल उहाँले हाल कोलालम्पुर मलेसियादेखि लेखेर प्रस्तुत गर्नुभएको थियो उहाँका गजलांश शब्द शेरहरू यसरी अगाडि बढेका छन् बिना सिति मन मुटु तोड्यौ रोशनको भेटेपछि धनी साथ छोड्यौ रोशनको बिना सिति मन मुटु तोड्यौ रोशनको भेटेपछि धनी साथ छोड्यौ रोशनको नभेट्दा निर्दयी त्यो मेरो राजा भन्दै नभेट्दा निर्दय त्यो मेरो राजा भन्दै आफैसँग चोखो माया जोड्यौ रोशनको बिना सिद्धी मनमुटु तोड्यौ रोशनको नरहोस कतै भनी चोखो माया आज नरहोस कतै भनी चोखो माया आज जराईसँग उखेलिदी गोड्यौ रोशनको बिना सिद्धी मनमुटु तोड्यौ रोशनको अलिकति दया माया नगरेर कठै अलिकति दया माया नगरेर कठै ढुङ्गामाथि राखी मुटु फोड्यौ रोशनको बिना सिति मन मुटु तोड्यौ रोशनको जीवनसँग हार खाई धरती यो छोडी जीवनसँग हार खाई धरती यो छोडी हिँड्न बाध्य पारी बाटो मोड्यौ रोशनको बिना सिति मन मुटु तोड्यौ रोशनको भेटेपछि धनी साथ छोड्यौ रोशनको के भयो र एउटा साथ छुट्यो छुट्न दिए के भयो र एउटा साथ छुट्यो छुट्न दिए मन भन्नु सिसान हो मन भन्नु सिसान हो फुट्यो फुट्न दिए के भयो र एउटा साथ छुट्यो छुट्न दिए दिनु साटो खोज्न मात्र जान्यो भाग्यले नि हो दिनु साटो खोज्न मात्र दिनु साटो खोज्न मात्र जान्यो भाग्यले नि अलिकति खुसी थियो अलिकति खुसी थियो अलिकति खुसी थियो लुट्यो लुट्न दिए के भयो र एउटा साथ छुट्यो छुट्न दिए दोष तिम्रो हो कि मेरो यातनीयतिको हो दोष तिम्रो हो कि मेरो दोष तिम्रो हो कि मेरो यातनीयतिको अन्योलको भुमारीले अन्योलको भुमारीले अन्योलको भुमारीले भुट्यो भुट्न दिए के भयो र एउटा साथ छुट्यो छुट्न दिए जिन्दगी यो जसो तसो जिउनु पर्छ सोची हो जिन्दगी यो जसो तसो जिन्दगी यो जसो तसो जिउनु पर्छ सोची अठोटली मन मेरो अठोटली मना मेरो अठोटली मना मेरो उठ उठ्न दिए के भयो र एउटा साथ छुट्यो छुट्न दिए के भयो र एउटा साथ छुट्यो छुट्न दिए मन भन्नु सिसान हो मन भन्नु सिसान हो फुट्यो फुट्न दिए के भयो र एउटा साथ छुट्यो छुट्न दिए के भयो र एउटा साथ छुट्यो छुट्न दिए छुट्यो छुट्न दिए मिलन बिछोड हाँसो रोदन जिन्दगी का रीत बने अँधेरीमा झरे आँसु बिहानी का सीत बने मिलन बिछोड हाँसो रोदन जिन्दगी का रीत बने अँधेरीमा झरे आँसु बिहानी का सीत बने पुराना ती घाउ बल्झी ज्वारा भाटा मनमा उठ्दा पुराना ती घाउ बल्झी ज्वारा भाटा मनमा उठ्दा कयौं पीडा गजल बने कयौं पीडा गीत बने मिलन बिछोड हाँसो रोदन जिन्दगी का रीत बने चाहेर नि सबलाई यहाँ खुसी पार्न नसकिने चाहेर नि सबलाई यहाँ खुसी पार्न नसकिने कति आफ्ना पराई बने कति दुश्मन मित बने मिलन बिछोड हाँसो रोदन जिन्दगी का रीत बने जिन्दगीको यात्रा बिच यात्री धेरै मिले पनि जिन्दगीको यात्रा बिच यात्री धेरै मिले पनि मझधारमा एक्लै भाँचु सबै यात्री अतीत बने मिलन बिछोड हाँसो रोदन जिन्दगी का रीत बने उडी छुनु चन्द्र एक लक्ष्य नबिन भए पनि उडी छुनु चन्द्र एक लक्ष्य नबिन भए पनि हार बनेर टुट्यो धेरै थोरै मात्र जित बने मिलन बिछोड हाँसो रोदन जिन्दगी का रीत बने अँधेरीमा झरे आँसु बिहानी का सीत बने पुनः स्वागत गर्दछु अहिले तपाईँ सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसारको साप्ताहिक कार्यक्रम गजल संसार यो सांगीतिक गजल पश्चात साभार गरेको गजल थियो लेठन चार मोरङका स्थानीयवासी साहित्य अनुरागी नवीन आचार्यजीको गजल उहाँले हाल राबाङ मलेसियादेखि लेखेर प्रस्तुत गर्नुभएको थियो यो गजल मिलन बिछोड हाँसो रोदन जिन्दगीका रीत बने अँधेरीमा झरे आँसु बिहानीका सीत बने हजुर यही मतला रहेको गजलमा दुःख पीडा रोदनसँगै आफ्ना पराई मित्र दुश्मन जस्ता धेरै शब्दहरूको मिश्रण रहेको यो गजलमा उहाँले तखलुस राखेर लेख्नु हुँदा अझै सुनमा सुगन्ध बनेको छ यो गजल वास्तवमा धेरै राम्रो बनेको छ यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु नवीनजी प्रति अब भने फेरि पनि म तपाईँहरूमाझ एउटा साङ्गीतिक गजल जोड्नेछु यो गजल लेख्नु भएको छ प्रकाश अङ्गदेवच्छेले आरके सुवेदीको सङ्गीत रहेको यो गजलमा स्वर भर्नु भएको छ अन्जु पन्तले धेरै बसाई सराई हुन्छ तिम्रो सहरमा छिमेकी नै पराई हुन्छ तिम्रो सहरमा धेरै बसाई सराई हुन्छ तिम्रो सहरमा शहर मां भरि आफ्नै मान्ने खोजिराछु मैले, मेरो संसार आफ्नै ठान्ने खोजिराछु मैले, जीवनभरि आफ्नै मान्ने खोजिराछु मैले, मेरो संसार आफ्नै ठान्ने खोजिराछु मैले। सुन्दर र सुशील होस् कद काठी मिले कि, सुन्दर र सुशील होस् कद काठी मिले कि, असल श्रीमती घर धान्ने खोजिराछु मैले, जीवनभरि आफ्नै मान्ने खोजिराछु मैले। धेरै भो घुमघाम मेरो अब गर्जम गर्नुपर्छ, धेरै भो घुमघाम मेरो अब गर्जम गर्नुपर्छ, बरा लिँदा घरतिरै सान्ने खोजिराछु मैले, जीवनभरि आफ्नै मान्ने खोजिराछु मैले। आमा भन्छिन् ए छोरा बुहारीको खाँचो छ, आमा भन्छिन् ए छोरा बुहारीको खाँचो छ, घर भान्साको काम जान्ने खोजिराछु मैले, जीवनभरि आफ्नै मान्ने खोजिराछु मैले। वरपर सबको देख्छु दुवै मिली रमाएको, वरपर सबको देख्छु दुवै मिली रमाएको, माया गर्दै मलाई हान्ने खोजिराछु मैले, जीवनभरि आफ्नै मान्ने खोजिराछु मैले, मेरो संसार आफ्नै ठान्ने खोजिराछु मैले। हजुर, यो साङ्गीतिक गजल पश्चात साबर गरेको गजल थियो सानो श्रुति बर्दिया स्थानीय निवासी साहित्य अनुरागी कृष्ण मानव खड्काजीको गजल। मान्ने ठान्ने धान्ने तान्ने जान्ने हान्ने जस्ता काफिया प्रयोग गरी खोजिराछु मैले रदीप राखेर लेख्नु भएको यो गजल धेरै भन्दा धेरै राम्रो बनेको छ। यति सुन्दर गजल लेखेर प्रस्तुत गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु कृष्णजी प्रति। यस्तै अझै पनि मेरो हातमा थुप्रै थुप्रै गजलहरू रहेको छ र सवार गर्ने मन छ तपाईँहरूको गजल अनि तपाईँहरूलाई साङ्गीतिक आवाजहरू पनि सुन मन छ र तपाईँहरूलाई साङ्गीतिक गजलहरू सुनाउने पनि मन हुँदा हुँदै पनि प्राविधिक समय सकिसकेको सङ्केत मैले पाइसकेकी हुँदा आज तपाईँहरूबाट मैले बिदाको हात हल्लाउनै पर्छ। यतिन्जेलसम्म मेरो साथमा बसेर मलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र मलाई प्राविधिक रूपमा सहयोग गर्नुभएकोमा उद्धवजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। श्रोता तपाईँसँग पनि यस्तै गजलहरू छन् भने लेखी पठाउन नभुल्नुहोला। मेरो ठेगाना यस प्रकार छ डियर शान्ति 25@gmail.com DEARSSANTI25@gmail.com मा मेल गरेर पठाउन सक्नुहुन्छ। यदि तपाईँले लाइभ सुन्न छुटाउनु भएको छ यो आजको कार्यक्रम भने यसको रेकर्ड तपाईँले पुनः सुन्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले www.mohanbihani.blogspot.com www.chisapaninepalblogspot.com www.nqkhabar.com र तपाईँले www.radiohamrosansar.com मा गएर पनि सुन्न सक्नुहुनेछ र यसलाई डाउनलोड पनि गर्न सक्नुहुनेछ। अर्को हप्ता सोमबार म पुनः आउने नै छु। त्यतिन्जेलसम्मलाई म कार्यक्रम सञ्चालिका शान्ति पाखरेल र प्रविधि मित्र उद्धव तामाङ यो साङ्गीतिक आवाजमा रहेको गजल छोड्दै बिदा हुन चाहन्छु। नमस्कार, शुभ सन्ध्या।